केटी जाने दुई दिनको खेल होइन, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, बर्खाको भेल होइन टुटी जाने दुई दिनको खेल होइन, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, होइन माया दुई दिनको बन्दगी, मायाले चलाउँछ जिन्दगी, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, दुई दिनको बन्दगी, मायाले चलाउँछ जिन्दगी, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, मोर छेउकी सानी मैले माया लगाएको हो सुजानी, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, साँचो माया मर्दैन कहिले नि, तिमलाई भुल्न कम साँचो मैले नि, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, मर्दैन कहिले नि, तिमलाई भुल्न कम साँचो मैले नि, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन। धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, धेरै छ आशा मनको आशा हुन्छ कि निराशा, धरती फाट्ला आकाश फाट्दैन, धरती फाट्ला आकाश फाट्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, ढाँटी ढाँटी लगाएको मायाले चिन्ता घट्ला चुने गर्दैन, मेरो माया है को मन कस्तो छ देखिन्दा हातकेलाले सूर्यलाई छेकिन्दा धरती फाट्ला आकाश फाट्दैन धरती फाट्ला आकाश फाट्दैन ढाँटी ढाँटी लाएको मायाले चिन्ता घरला चुने गर्दैन कस्तो छ देखिन्न हातकेलाले सूर्यलाई छेकिन्न धरती फाट्ला आकाश फाट्दैन धरती फाट्ला आकाश फाट्दैन ढाँटी ढाँटी लाएको मायाले चिन्ता घरला चुने गर्दैन ढाँटी ढाँटी लाएको मायाले चिन्ता घरला चुने गर्दैन काट्ला सुने गर्दैन